जजलपा जे गंगालिनकुल अस नेपाल न्यूज रेडियो के जजो नेवाई नेवाईले नेपाल मण्डलय विभिन्न नखचख अले ज्या नापनाप नेपाल भाइट मकाटेउ निमित्त जैना दुबी कन व्यक्ति पिनाप सहलय याउ ज्याख नेवाई नेवाईले आकनपि फुटन लसकुस हजुर जजलपा दिल सोभा ज्यू हजुर आकन्ड महफू अलि छिटो आमाको घर चुना दिपे फुक्क माफिन्ड न महफू हजुर ठाउँको नै चाहिँ नुपी चाहिँ मापी गुलिटाको छ डुपी डु अलि नापिपी माप्छ चाहिँ गुली ठो झि आमाको घर चाहिँ रमाइलो हिँड छौ डु पञ्चानब्बे वर्ष दुमो मा छ हो पचासी वर्ष दुमो मा निमा चाहिँ पछि बमला नोके मापे निमा दु पछि यहाँ रोट हो भए माइन क्र्याक काटो दिमाग पछि मरु हजुर हजुर अनि मेटे माटो त त्यस्तो अभियान छ मेरो छङ्गेनु जी हजुर उही बेला लक्ष्मी राख्याजी हजुर हजुर ऊ चाहिँ अनि पनि जुन दिमागी चाहिँ खराबी चाहिँ सु कारण जो जे ऊ छि छेमरिया बुमरिया क्याबिस मसिया जोला कि मेरो कारण जोया छ डो म छे परिवार हेलै यहाँ ए हजुर हजुर परिवार माई आउ खस संसार त के तर माया हजुर हजुर माया डोजो छ थ्याजी हजुर आग्नलाई छु गर्न चाहिँ प्रेरणा उया चाहिँ यात्रा होला यो मिर्यादेश चाहिँ न्यान नहुला आख्न ठ्यान होला उहाँ अना उया चाहिँ आख्न ठो मापी नपचुना ज्यायाबलाई चाहिँ नु अनुभव चाहिँ छु खन्नु मापी नपचुना ज्यायाबलाई नु अनुभवलाई यो कुरा डो जजनका झिसा उयाका पनि मापी झिसैलाई खुटेसी धरहरू त उयाका पनि डो एका उयाका पनि नपचुना ज्याएन उयाका पनि नपखाना चाहिँ मैले दिनु हो या मकाएको थिएँ हजुर मा पनि उयाका पनि सिप मुलुक इमो ज्ञान गुण यो कुरा खट यो सिकै चाहिँ मार्मिकका मा पनि हो हजुर हजुर जोइन्ट फ्यामिली मजा या डक्टर परिवार चाहिँ ठा ठाको चाहिँ ज्याएन मा पनि त माया महिना थियो रोटे चाहिँमा हो हजुर ठुकै चाहिँ मूल ठो कारण चाहिँ छु जे झि ठो ठै सन्तान मापिन्द माई मया यो चाहिँ छु खण्डे आज ठो छि नेपाल जिन ठो छोटा है म प्रजा छु वे जे ठो जे छिए मसिलो ठाउँ परिवार मापिन्द माई माया कारण छ जे जे चाहिँ गरिबी नखला छौ चाहिँ शिक्षा कमले आँखा बन्यौले बुझी मर्या झुठे छौ बुझी न्यापिन्द आँखा बन्की मको कायापिन्द जग बन्की बुढी खिया छैन कायापिन्द नबन्की मफिया छौ पिन्डो जेठको विचारले चाहिँ आँखा बन्यौले कमजोरी बिहान खर छौ चाहिँ गरिबी कारण थिएन हजुर नक चाहिँ आफ्ना ठियादिल मान चाहिँ छिटो क्याबिन्ड आँखा बुङ्की तर म्याबिन्ड चाहिँ बुङ्की मुखेर ठो क्याबिन्ड बुङ्गा चाहिँ म्याबिन्ड मबुङको चाहिँ छौ छि परिवार यापट्टि मिसपिन्ड चाहिँ अपहेल्न अलि चाहिँ हिंसा खला कि आफ्ना चाहिँ गुजब बुझे ज्यादिया न्यामा चाहिँ आँखा मबुङको चाहिँ यो कुरा छोज्याएको छ न्यामा त कति थाहा हुने रे चाहिँ मा बाटी चाहिँ हेर हजुर यो पुसिए खोला चाहिँ यहाँ मसे आँखा पनि मख धैथे यहाँ मख जिन पनि मख हजुर हजुर हजुर ठु म्याबिन्द न आँखा बुङ्गीमा ल अलि छि महिला पुरुष चाहिँ छवे समान ख अधिकार न छवे खरिया चाहिँ छो नेपाली नै आवाज उठे ज्याचौँ डु ठुकेला विश्वव्यापी नै उठे ज्याचौँ डु अस्ट्रेलिया नै उठे ज्याचौँ डु ठु विदेशी चुनाव विदेशी भूमि चाहिँ छिसा चाहिँ सिकोपट्टि ज्ञान चाहिँ नेपाल सरकार चाहिँ छिसा चाहिँ ठो किसिम या मल झि महिला पिण्ड न ठो किसिम चाहिँ अधिकार बिमा ल्या विदेश आह्वान र चाहिँ आफ्ना चाहिँ गुज किसिम सोया दिया ओला आवानलाई जे खोइ छौ नाप्न यहाँ छौ नाप्न टोटी छो चाहिँ मया जे यो को आवान चाहिँ यो को सेर न यही छैन मसँग मसिलाई ठुलिस्तेलाई यहाँलाई सुनाए पहल मयाउलाई लागो मजो होला तर आफ्नो छेउ चाहिँ उडारने रूप चाहिँ झे सरगे चोपी चाहिँ मापिन्ट उठेना छौ नु जीवन बिहान छौ आफ्नो याना ड्युडो ओके लागिन जिम्मा चाहिँ सन्तुष्ट क्यामा सुनान म या मिले मुझ आखन थे यहाँ व्यक्ति मिसा याना छौ डो आफ्नो याना छौ डो वे हिसाब चाहिँ सरकार म यहाँ झिमुन उठे सना चाहिँ या फुड हो किना छौ डो नि आख्न महाविन्द आफ्नो ढ्याडी ल परिवार छे परिवार ठ सन्तान होला हिंसा याई अनवया चाहिँ अपहेलना चाहिँ ठजो अवस्था होला सुन चाहिँ यो ब्यामोजोपी मैला पिना आफ्नो आमाको घर चाहिँ सुनाछौ डु अनि बिन्द चाहिँ छुजे हरे जो जे जस्तै बिहा बिहा मजुसान चाहिँ जे उठो समाज चुनमुख पि महिला पि चाहिँ गजब किस्म ज्या छौँ डो माया न्यानो कारो देखे डो ढापा बोले मसिन आल थवे परिवार अनि बिन्द चाहिँ छे परिवार हेले याउ खै मुखजी सायद उही क्या मस्त न मरु अन्त चाहिँ समाजमा छु अठे याउला आकनि चाहिँ अनुभव हेले चाहिँ दाजुकी जिमिस न आखनी विचार कि आखन आखन छ मैला ख आखनी विचार मैला पिन्ट अंश बिमा आठे छ कि म आठे छ ठिकै छ जी छौ आकनकै छौ क्वेसन चाहिँ छुन्य नि मर्डरटा चाहिँ जिठो नेपालले चाहिँ महिला संरक्षण ढ्या चाहिँ बिहार डुने 35% आरक्षण ढ्या बिहार डुने आकन्त चाहिँ उके चाहिँ गजो फिल जिया छ वो ठिक जु खला कि वो गलत ख वो शब्द चाहिँ संरक्षण महिला आरक्षण 35% हजुर महिला आरक्षण 35% ए हजुर छिठो हरेक जब अर्थे याद्दैन लोक सेवा अर्थे याद्दैन चाहिँ 35% चाहिँ मैले लेटेर चाहिँ सुरक्षित डु या त डु नि ठुकै चाहिँ अझ न ठो अर्थे याद आकन्ड चाहिँ गे बुझे जे ठो ड चाहिँ संरक्षण वा आरक्षण यो शब्द स्यान चाहिँ अधिकार या चाहिँ बिल्डा चाहिँ गे जुए आकनी विचार हजुर जे मैला टेट संरक्षण आरक्षण ढ्या चाहिँ शब्द प्रयोग चाहिँ सरकार चाहिँ सुविधा बिहा छौँ डो उता चाहिँ जे सुविधा जो म कि छि अधिकार खरिया चाहिँ बिल्डा छ अझ न बालै थिए छौँ आफ्नै विचार चाहिँ गे खण्ड अरे ठो झी मैला मैला पिन्ड झी नयाँ उनी ब्लेन झी सुरक्षित मजो गुली मैला पिँ ब्लड ट्रिप जोडो गुली मुनोटेसँग चाहिँ मिसयुज याउडो अझ पि चाहिँ सुन ब्लड क्रिप ज्या वोपि अझ पि मैला पिँ झी ठो आमाको घर चाहिँ शरण का वोपिन्डु सुरक्षित मर्यादा आमा यो घर नागरिकता मुहा सिफारिस मुहा ठेब मुहा ठुम ल्याएसम्म छ मठाइ बलात्कार जेचन ढ्यासन के हो चाहिँ दुठन दुखे मदन त त्यहाँ सहयोग जान्छ अनौँ आठ खाएर सहयोग जान्छ यो बलात्कार जिया सुरक्षित मरु थिएँ म दर्शन गरिहाल्ला गुली ज्ञानी जिया गुली सेवा जान्छ अनुका हजुर अनि चाहिँ गुली वर्ष पि मिस पिन नाइ क्या गुली वर्ष टक्क पिन्द ब्लड क्रिज जोडो जस्तै नकजिन पि मिस मस नाइ क्या चाहिँ गुली वर्ष टक्क जो पि चाहिँ ब्लड क्रिज ज्या छ अनि बिन्सा चाहिँ थ बलटकृत जोपटे समय र चाहिँ लुमकी मालिकले चाहिँ गजब किसिमा चाहिँ छौ चाहिँ टिटो अनुभव अरे या डो अखन बलटकृत जिया वजे मस्त र चाहिँ सिरिन ते अबे मस्त र नपान नपान इतिने सुन पिन पिन खान छै मकाइन्छा अच्छा सुन मन न चक्लेट भने या ओ लासा एक फाट अबे निखन या त फेतनिका अहिले आखाना भ्यो माया माया माया लक्ष्मी मेरा सोलाले बाजे इन्सान चाहिँ ए दाजुले तर त्यहाँ रे म खन कन कन है र चाहिँ अहिले चाहिँ माया नपा नपा हेबले चाहिँ लक्ष्मी मेरा सोलाको निकालेको कसरी जाने काली ज्ञान छुटो चाहिँ ठुलो यौन हिंसा मजी लागि चाहिँ सुयामाले ठेच नेपाली समाजले चाहिँ थो मजी कि त्यसलाई आखै पङ्खी मालो आखै कमेरो न्यामस्ते न आखा पङ्खी मालो र चाहिँ छौ चाहिँ शान्ति सुरक्षा मन त थियो देशलाई जे जान थियो देश चाहिँ पैसा अगाडि बढे चाहिँ म फुका हजुर ऊ जुन शान्ति सुरक्षा बिरिया चाहिँ ओया चपे चाहिँ प्रहरी दाज भाइ बिन्छन चाहिँ बलटकृत याद बलत्कार याद चाहिँ समाचार ओया चौडो अझ पनि चाहिँ सु आख्ने छे ओया चौडो जे सुरक्षा निकाय पाखे बलत्कार जिया चाहिँ ओया चपे ए वना डु For your community news, views, and business promotion, please contact us at 043-457-0379. Rajan Sharma, or email at info@osnepalnews.com. Pali Manko, Nepali Awaz. Tapai Sunna Uncha, Radio Os Nepal News. Text time. Pledge to made, text return. Contact Unit 4, 27 to 29, John Street, Granville, New South Wales 2142. Phone 96373134. 0402451063. Yes and Ace Accounting and Business Services. Contact Goa Katuwal, Head Office 4/27-29 John Street, Granville, NSW 2142. Contact 963-73134. Mobile 040-245-1063. कलेज भर्ना वा अध्यागमन सम्बन्धी कुनै पनि सेवा सुविधाको लागि हामीलाई सम्झनुहोस् कलेज भर्ना भिसा सेवा तथा अध्यागमन सम्बन्धी कुनै पनि भरपर्दो सेवाको लागि हामीलाई सम्झनुहोस् फोर नेसन्स इन्टरनेसनल लेभल 4 309 स्ट्रीट सिडनी अस्ट्रेलिया सम्पर्क फोन 9267-3660 Contract info@fournations.com.au स्वादिष्ट नेपाली परिकार कार्यक्रम हल र क्याटरिङको लागि सम्झनुहोस् आमा रेस्टुरेन्ट Contract आमा रेस्टुरेन्ट फर नेपालीज क्युजिन फंक्शन हल एन्ड क्याटरिङ सर्भिसेस Address 19 King Street, Rockdale. Telephone number 028-065-2380. मोबाइल नम्बर 0452-593-352. के तपाईँ पैसा पठाउन र ल्याउन भरपर्दो माध्यम खोजिरहनु भएको छ वा मोबाइल खरिद गर्न अथवा मोबाइल मर्मत गर्नको लागि कुनै भरपर्दो स्थान खोजिरहनु भएको छ त्यसो भए सम्झनुहोस् एभरेस्ट कम्युनिकेसन एन्ड मनी ट्रान्सफर एभरेस्ट कम्युनिकेसन एन्ड मनी ट्रान्सफर्स आवर सर्भिसेस इन्क्लुड फिक्स एन्ड अनब्लक एनी फोन प्राइस बिडिङ ग्यारेन्टी आवर एड्रेस इज 504 प्रिन्सेस हाइवे रकडेल मोबाइल 0422-872-000 Telephone number 956-757-77. For business promotion, advertising, news, or updates from your community, please contact Rajan Sharma on 0434-570-0379. Pali Manko, Nepali Awad. तपाईँ सुन्नुहुन्छ रेडियो अस नेपाल न्यूज उही हामीले चाहिँ नेपालले चाहिँ आफ्नै अनुभव चाहिँ नेपाल प्रहरी पाखे जोडो नेपाल सैनिक पाखे चाहिँ यो ठजो चाहिँ घटना जिया चाहन्छ न्यून बराबर ख सैनिक कैसा याना चाहन्छ प्रहरी कैसा याना चाहन्छ सुरक्षा बिरियान चाहन्छ गुले गुले रोटे तो ना थो तिने ने वो भी मस्त इशान थो स्मैच पिने पिशान थे चाहन्छ त्यहाँ म एक संसार सुना बाँकी मत मिस्टर लागि चाहिँ महिला पिन्छ चाहिँ आन्दोलन या चाहिँ पुरुष पिन्छ सहभागी जिया चाहिँ सहयोग ठुटा रोके जुइला कि त्यो चाहिँ छौ झिउ विचार उयान छि पुरुष पिन एकै जागरुक जिया चाहिँ ज्ञान उया छौँ आफ्नै विचार महिला पिन्ट पुरुष पिन्छ सहयोग या फटा ठुके चाहिँ गुल्टक सहयोग जुइ थिए छौँ शिक्षा कमी जिया चाहिँ जिया छैन अझ न भिड जिया छैन हजुर जो लागि चाहिँ एउटा शिक्षा कमी जिया दुःख हजुर भने बुझोसा बुझिँदै उयोका पनि चाहिँ थेजीमा कहिले चाहिँ जिउ चाहिँ मनाइ खुख हजुर मिडिया उया छ शिक्षा एना फ्री चाहिँ ह्यान गो ख या त नापि वर्ष एसिया चाहिँ आयो को जुया उया छ घटना चाहिँ महिला हिंसा लागि चाहिँ महिला हिंसा लागि ठाउँ डो पहली आन्दोला डो सायद जे जे बिस्तार बिस्तार पुसान ध्याम जित्न आँखा पनि माऱ्यो यहाँ जाउँदो सरकारी स्कुलमा ध्याम सेर फ्री पङ्क लगालो हजुर सायद जे जे हजुर ठुके चाहिँ जागरुक जिम्मा ल स्कुल भङ्गी सानो छि छो व्यवहारिकता चाहिँ छे छे व्यवहारिकता वनमा ल अहिले चाहिँ छि छेन चाहिँ छुट्याइया मिल्या मजल म्याबुबले चाहिँ म्याबु वा क्याबुरी ठवे सन्तान खरिया चाहिँ सोचे यामा लिया मलाई क्या बराबर यहाँ मलाई माफी चाहिँ हजुर ठो विदेश चेतना चाहिँ फुक्न न चाहिँ नेपाली चोमी व्यक्तिविन्द चाहिँ जनचेतना लागि चाहिँ छौ आवाज चाहिँ उठे यामालाई रियो चाहिँ आफ्नो न सोचे ख हजुर उहाँ चाहिँ झिठो महिला यो लागि अर्खे जुल आक्ने चाहिँ ठाउँको नै चाहिँ जीवन चाहिँ गुजो अर्खे परिवर्तन भएको छ नि ओछको चाहिँ नियनमासीहरू ठाउँको नै चाहिँ आक्ने छि गुण जैना अर्खे वन्ने ठाउँ गुली सन्तुष्ट भएको छ आक्ने मने चाहिँ आक्न ठो गुण जैना सफलता सफलता क्रिया दिल्ने हजुर महाविन्द सेवा होइन आकण्ड चाहिँ गुल्टक भित्र नै चाहिँ नुग्लेन नै चाहिँ आनन्द होया छ थुज्याया खमलाई चाहिँ एकै आनन्द काफे भुरी भुरी पिण्ड माता माकेदु वेगा पिण्ड सेवायना झन्झन शक्ति बरेजु वेगा पिण्ड आशीर्वाद जिल्ला 50 वर्ष दोकान थाय शक्ति भाउटुका दलगुडी खुसी बिरु खुसी छ हजुर हजुर त्यहाँले चाहिँ आफ्नै नापिउपट्टि पुलाउपट्टि दिन त चाहिँ लुमिङ ममहरू आठ नु दिने चाहिँ बिरेना चाहिँ वन महल हो हजुर हजुर आज स्याउ आज गयाउ गैना बेठो माटो झन् बाला थियो गैना उएका पनि खुसी आउँछ केका ज्योति सारे चाहिँ हजुर आग्न न आग्न चाहिँ माविन्द चाहिँ गजब किसिममा चाहिँ अझ न खुसी आएर चाहिँ सोच के आउनु कने कसको लागि दक्षका चाहिँ यलम्बु जग्गा दिशे रोप्ने जग्गा दिएर छ म बहिनी यलम्बु ढैला स्वर्गीय राज्य जेखनका अयो माला खा अयो हावा पानी अयो ठना 6 घण्टा थियो कहाँ गाडी ए हजुर हजुर अहिले अनि ल स्वच्छ अन हावा पानी अन धुवा धुसो छु मर्का अहिले खास जग्गा दिए दिलो आज चाहिँ अन चाहिँ 50,000 खर्च ना चाहिँ खेले के बिचारी होइन अनि किन अनि डु लाउन अनि डु चानो अनि डु के यहाँ माथि ज्यालाको पुग्छ आठन काठमाडौँले निर्मूले याउका जे सुन माथि सुन भुरिती मस्त रोटे छिने मुखुरी हो चाहिँ बिचार बोल छेडेका चाहिँ त को भुया भुया यङ्का चाहिँ माया अनि न्यानो अनि टाटो दिउदियो यो बिचार बोल जे चाहिँ शक्ति दत्त साइर परमेश्वर चाहिँ पुरै बिचार छ हजुर ठुकै लागि चाहिँ आछि ठोरे ठो रेडियो निना भ्युबे चाहिँ फुक्क पासविन्द चाहिँ आफ्ना आह्वान याना डिमालीले चाहिँ आर्थिक आह्वान यो लागि वेगा बिन्द चाहिँ ठुन्याना देव बिन्द चाहिँ ठाउँ जन्म ठल रुवा मान्छे मगिर ठा जन्म दिदे मा बाहिर चाहिँ सेवाया मारो शिर हुँका श्राद्ध या छ त मात्र मुहाले श्रद्धा या छ कि मारो अनि आश्रम देखेतिर देखेपछि मको आश्रय दिमालो छ साँदोसित माटिन्दै चाहिँ जिउ चाहिँ छौ चाहिँ नाराज हो अहिले चाहिँ गब्ने गब्ने जन्मदिन भए तिथि भए लुमङका दिउँ छ जन्मदिन छ वर्ष छ वै महिना खिर्का दासा मुङ्गा चल्ला लाग्छ एक वर्ष या 12 दश 120 हुँदै उनी ढेबा जो सानो ठन आमा घरे या चाहिँ गर्न अनाथे चाहिँ ठाउँ जन्म दिने दिने काठको चाहिँ थो बिमालहरू चाहिँ मनाइ त्यही दिन लाग्छ थो माथि मस्त चाहिँ सिंह भएको सिंह चाहिँ ड्यालना डेनमा दिसा म चाहिँ चाहिँ रक्षा खिउ नेपाली 3 करोड डु 1 करोड सहीसँग गाँथे चाहिँ बिचारे हजुर एकदमै हजुर अनि छिटो हेलम्बी देख्यो भने आमाको घरलाई चाहिँ आर्थिक सहयोग चाहिँ बिचाए जो व्यक्तिपिण्ड चाहिँ आफ्नो छुट्याइदिए उएको दिन जे चाहिँ अपो खर्च जस्तो न्यारो खर्च या न त सिरो सिन्यारो ल चाहिँ खाली हो पौटा या सि अनेडु लो अनेडु अप चा अनेडु ज्याला जग्गा पुग्यो सानो मन रहेछ मा बायो नामे जो माया नामे दिन 20,000-30,000 जी छका छ जो बायो मायो नाटिका डेगा जो ताइजिल्ला लाग्छ वन 40-50,000 जी जो मायो बायो नामे डेगा जो ताइजिल्ला लाग्छ जी चाहिँ मा मायो नामे नाचै त्यहाँ छेडेकी 50-60 छेडेकी बिचारी नुका जी छका छ न्याम नखे नेमताको क्षमताको डेन्जीको हजुर देखियो चाहिँ जो इच्छा होइन आठ जग्गा जो नै कुल खुसी जत्नु देखेन परमेश्वर दिदी सायद खुसी जान सयो याद हिचाउँदो ठुटा सयो याद याद मन दक्षा तौडो मा बायो ना तेल दियो दक्षा विचार भाउँदो यता चाहिँ आशा दो सायद परमेश्वर हजुर हजुर आफ्नै मन टुङ पनि ज्या चाहिँ पुनमा रह्यो चाहिँ ठाउँ कामना एना चाहिँ ठाउँ आँखा नभए चाहिँ बाय सुबाय थोजो आकनबिन्द गठे टाल छिट सल्लाह सुझाव या निमित्त छिगो इमेल एड्रेस ख अज नेपाल न्युज 2@gmail.com हाक्नस कन्यानादी AUS अज NEPAL नेपाल NEWS न्युज अज नेपाल न्युज 2@gmail.com आकनबिन्द सल्लाह सुझाव नप हाक्नजी मेउ ज्याजोले छम मेम विशिष्ट व्यक्ति नप ल सहल या निमित्त वे उब्लेटाक आकन पी नप बिदाजी आकन पिन्यो दी भी जी मर्यो डुना आकन पी नप बिदा सुबह